فَإِن تَوَلَّوْا، پھر اگر وہ منہ موڑ جائیں، یعنی آپ کی ساری خیرخواہی کے باوجود لوگ آپ کی پوزیشن کو، آپ کے اخلاص کو، آپ کی محبت کو نہ سمجھیں، فَقُلْ، تو آپ ان کی بے رخی، بے حسی، بے وفائی اور اعراض پر پریشان نہ ہوں، آپ اللہ کی طرف رجوع کریں. فقل، آپ کہیے، حسبی اللہ، کافی ہے مجھ کو اللہ. کس سے کافی ہے؟ ان لوگوں کی چالوں کے خلاف، ان کے رویے سے نبٹنے کے لیے. لا الہ الا ہو، اس کے سوا کوئی الہ نہیں. علیہ توکلت، اسی پر میں نے بھروسہ کیا. وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِيمِ، اور وہ رب ہے بہت بڑے عرش کا. پھر اینڈ پہ بتا یہ دیا گیا کہ آپ کا کام ہے پہنچانا، اگر کوئی اس کو مان لے تو اس کا اپنا فائدہ، لیکن آپ کی اس ساری محبت اور اس ساری خیرخواہی اور اس شفقت اور رحمت اور اچھے جذبات کے باوجود اگر لوگ آپ کی ناقدری کریں، تو پھر آپ اپنے رب کو پکاریں، اس پر بھروسہ کریں اور اس کا دامن تھام لیں. ایک دائی کے لیے یہ ایک بہترین نسخہ ہے اپنے آپ کو تسلی دینے کا. اور یہاں پر اللہ تعالی کے لیے رب العرش العظیم کا لفظ استعمال ہوا ہے، عرش عظیم کا رب. تو عرش عظیم کا رب کیوں کہا گیا؟ کیا اتنا کافی نہیں تھا کہ یوں کہہ دیا جاتا علیک توکلت وہو ربی؟ یہ کیوں کہا گیا ربی کہنے کی بجائے کہ میرا رب؟ یہ کہا گیا رب العرش العظیم، عرش عظیم کا رب، یعنی ہر چیز پر وہ پوری قدرت رکھتا ہے، ہر چیز پر اس کا اقتدار ہے، ہر چیز اس کے قبضے میں ہے. اس لیے کوئی بھی اس کی سلطنت سے بھاگ کر کہیں نہیں جا سکتا. جو لوگ پیغمبر کی خیرخواہی کے باوجود اس کی بات سننے کو تیار نہیں ہے، وہ اپنی خیر بنائے، وہ سوچ لیں کہ وہ پھر کہاں جائیں گے، کہاں پناہ لیں گے. یہ جو آیت ہے حسبی اللہ سے لے کے آخر تک، اس کے بارے میں سنن نبی داؤد میں حضرت ابو الدرداء سے روایت آتی ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، جس شخص نے صبح و شام حسبی اللہ لا الہ الا ہو علیہ توکلت وہو رب العرش العظیم 7 مرتبہ پڑھ لیا، تو دنیا اور آخرت کے تمام اہم کاموں میں اللہ اس کو کافی ہوگا. تو گویا سورت التوبہ مکمل ہوئی. معلوم نہیں آپ نے توبہ کی یا نہیں کی، لیکن بہت ہی اہم صورتوں میں سے ہے. میں ہمیشہ یہ سوچتی ہوں کہ یہی کتاب تھی جس نے اس دور کے مسلمانوں کو پتھر سے ہیرا بنا دیا تھا، یہی لفظ تھے اور ان کو بالکل ایک نئی چیز بنا دیا تھا. پھر 1400 سال سے یہی کتاب مسلمانوں کے پاس رہی، آج یہ ہمارے پاس ہے. ہماری زندگیوں میں اور صحابہ کی زندگیوں میں زمین آسمان کا فرق ہے. حالانکہ اللہ تعالیٰ کیا فرماتے ہیں، فَإِنْ آمَنُوا بِمِثْلِ مَا آمَنْتُمْ بِهِ فَقَدْ اِهْتَدَوْا، وہ معیار ہیں. کیا ہوا، وجہ کیا تھی؟ یہ تو موجود ہے، ساتھ ساتھ ہے، لیکن ہم وہ نہیں رہے اس کو پڑھنے کے باوجود. کتنی کتنی اس کی پڑھائی ہوتی ہے، کتنا کتنا اس کو حفظ کیا جاتا ہے، کتنا اس کے اوپر، لیکن اندر میں حرارت کیوں نہیں، دلوں میں حرارت کیوں نہیں، عمل میں تبدیلی کیوں نہیں؟ اس کو پڑھنے کے بعد وہ ایکشن لینے کا مرحلہ کیوں نہیں آتا؟ یعنی دنیا نے ہم کو ایسا گھیرا ہے، دنیا کی محبت اتنی سامنے آ گئی ہے کہ آخرت کی محبت جو ہے وہ بالکل ایک دھندلی سی چیز ہو گئی ہے. ہماری نگاہیں اس کے پیچھے دیکھ ہی نہیں پا رہی. ظاہریت پرست ہم بہت ہو گئے کہ جو کچھ سامنے ہے وہی اصل ہے، اور جو نگاہوں کے پیچھے ہے، یؤمنون بالغیب، وہ کیفیت مدھم ہو گئی. यानी हम ईमान के उस लेवल पर नहीं पहुंचे कि जो अपना आप बेच सकें। आप सल्लल्लाहु अलैहि वसल्लम का नमूना लोगों के सामने था, एक अमली मिसाल सामने थी, एक यकीन की, जिसकी वजह से लोगों के लिए इस पर यकीन करना आसान हो गया। आज के दौर में रहनुमाई की वो मिसालें नहीं हैं, दरसो तदरीस दूसरों के लिए तो है, अपनी जात तो उससे बाहर ही रखा जाता है। छोटी सी मिसालें मैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से देना चाहूंगी। यही आज जो आज आपने पढ़ी है, आप सल्लल्लाहु अलैहि वसल्लम की क्वालिटीज की, अगर इसी को सामने रखा जाए तो क्या आज के हमारे लीडर्स में ये क्वालिटीज पाई जाती हैं कि अजीजुन अलैहि मा अनितुम, इससे परखे खुद को, जो भी तालीम और तबलीग का काम कर रहे हैं, कि क्या लोगों की तकलीफ और लोगों का मशक्कत में पड़ना हम पे शाक गुजरता है? क्या किसी के दुख को हम अपना दुख समझते हैं, किसी की परेशानी को अपनी परेशानी समझते हैं? मुझ समेत जितने भी आपके उस्ताद यहाँ बैठे हैं, क्योंकि हम अपनी तरबियत भी कर रहे हैं, इसलिए मैं अपने आप को और आप जो इस काम के करने वाले हैं, और फिर इंशाल्लाह नेक्स्ट टाइम नेक्स्ट लेवल पे आप लोग आगे जाके करने वाले हैं, मैं सबसे पूछूंगी कि क्या हमें अपने शागिर्दों का दुख महसूस होता है? क्या उनकी तकलीफ अपनी तकलीफ लगती है? क्या उनका भटकना या उनका गलत काम करना हमें परेशान करता है? हमें उनकी जात में कितना इंटरेस्ट है? हमें उनकी खैरख्वाही, उनकी गलतियों के बावजूद, देखिए खैरख्वाही ये नहीं होती कि जब वो अच्छे हैं तो हम उनके खैरख्वाह हों, और अगर वो गलत काम करें तो हम कहें दूर फेंको इनको। नहीं, उनकी अच्छाई, उनकी बुराई, उनकी खूबी, उनकी खामी, उनकी हर चीज समेत हम उनको चाहने वाले हों। वो काम ना करें तो हमें तकलीफ हो, वो सुस्ती करें, वो छुट्टी करें, वो कोताही करें, उनसे इंसान होने के नाते कोई गलती हो जाए तो वो हमारे ऊपर बहुत गरा हो जाए कि क्यों हुआ इनसे, ये काम क्यों हुआ, इन्होंने गलती की, तो उनकी गलती को उनकी न समझें, उनकी गलती को अपनी समझ लें कि मेरा कोई कसूर होगा, हो सकता है मैं ही रीजन हूं इसके गलत काम की। तो ये जो लेवल है नबी सल्लल्लाहु अलैहि वसल्लम की इस हमदर्दी का, अजीजुन अलैहि मा अनितुम, तुम मुश्किल में पड़ो, तुम तकलीफ में पड़ो, तुम गलत काम करो, तुम भटको, यानी किसी भी गलत काम करने वाले के साथ हमारा रवैया क्या होता है? नफरत का, क्रिटिसिज्म का सिर्फ, या हमदर्दी और खैरख्वाही का कि नहीं, मैंने दीन के फायदे में इस शख्स को हीरा बना के छोड़ना है, इसका माजी कुछ भी हो, इसका हाल कुछ भी हो, ये कोई भी हो, लेकिन वंस वो इधर आ गया है, वो मेरे हवाले किया गया है, तो अब इसकी इस्लाह मेरे ऊपर फर्ज हो चुकी। जब तक उस्ताद के अंदर ये जज्बा ना हो, तरबियत नहीं हो सकती। कितना परेशान करते हैं बच्चे, फिर भी खैरख्वाही, यानी बाप की मोहब्बत या शफकत के लिए रअफत का लफ्ज इस्तेमाल होता है, जिससे रऊफ है, कि बाप का रवैया क्या होता है? बच्चे गलत काम भी करते हैं, बच्चे नाफरमानी भी करते हैं, बच्चे बदतमीजी भी करते हैं, बच्चे सब कुछ करते हैं, लेकिन इसके बावजूद उसकी खैरख्वाही नहीं जाती, वो पलट पलट के उनके लिए खैरख्वाही करता है। क्या हमारे अंदर ये जज्बा है कि बच्चे जो भी करें, इसका मतलब नहीं कि बच्चे बदतमीजी हो जाएं, उनकी बदतमीजी पर भी इसलिए नहीं कुड़ना कि इन्होंने मेरे साथ ऐसा किया, इसलिए कुड़ना कि इनके अंदर ये चीज इनको नुकसान देगी। माँ बाप अपने बच्चों के लिए क्यों परेशान होते हैं उनकी गलतियां और खामियां देखकर? तो ये चीज इनके लिए अच्छी नहीं, इनके लिए दुरुस्त नहीं, वो इसलिए नहीं होते कि इन्होंने हमारे साथ, क्योंकि वो अपनी जात के लिए नाराज नहीं होते, वो किस लिए नाराज होते हैं? तो ये इनको नुकसान देगा। ये है हुजूर सल्लल्लाहु अलैहि वसल्लम का खैरख्वाही का मकाम। अजीजन अलैहि मा अनितुम, हरीसन अलैकुम। जरा हम अपने बारे में सोचें, क्या हम अपने एक एक शागिर्द के लिए हरीस हैं? हरीसन, हरीस किसको कहते हैं? किसी हरीस शख्स की आप देखें, अमूमन हमारे ये लफ्ज नेगेटिवली भी इस्तेमाल होता है। हरीस किसको बोलते हैं? कौन होता है हरीस? जो हर कीमत पर अपने मकसूद और मतलूब को पा ले, बस कुछ भी हो ये करके छोड़ना है। और फिर खास तौर पर जो बिल मोमिनीन, जो ईमान ले आए, जो मान जाए, उनके लिए शफकत और मेहरबानी। सूरत अल-हिज्र आयत नंबर 88, वक्फ़ जनाहक लिल मोमिनीन। हजरत आयशा के बारे में उस दिन हम पढ़ रहे थे ना कि उनको अपने शागिर्दों का इतना ख्याल होता था, इतना ज्यादा वो उनके लिए संजीदा थी। यानी ये खातून का किरदार बता रही ना आपको, तो बसा औकात उनके जो अजीज रिश्तेदार थे वो क्या करते थे, जेलस होते थे इस बात पर कि ये इनका इतना क्यों। फिर आप देखिए कि दूसरी जगह पर क्या फरमाया, फबिमा रहमतिन मिन अल्लाह लिनत लहुम लो कुंत फज्जन गलीज अल-क़ल्ब लनफद्दू मिन हौलिक। तो जिसने भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम का तरीका कार देखा हो, वो अच्छी तरह जानता है कि आप सल्लल्लाहु अलैहि वसल्लम के मुखालिफिन ने आपके साथ क्या किया और आपका रवैया उनके साथ कैसा था। आप इंतकाम की पॉलिसी पर अमल पैरा न थे, लोगों की गुमराही पर, हत्ता के अपने दुश्मनों के भी गुमराही पर आप उनके लिए हमदर्दी करते कि किसी तरह ये हिदायत के रास्ते पे आ जाए। और रअफतन में वो लफ्ज आपको याद है ना कि किसी की कमजोरी देखकर फिर दिल में शफकत आना। और हमारा क्या है ना, किसी को कमजोर देखकर क्या करते, क्या किसी माँ ने अपने कमजोर बच्चे को उठा फेंका कभी, ये कमजोर क्यों है इसलिए मैं नहीं इसकी माँ बनती। वो और ज्यादा उसके लिए शफीक और मेहरबान हो जाती, सेहतमंद बच्चों से भी ज्यादा उसको दूसरे तरीके से रास्ते पे लाने की कोशिश करती। आप सल्लल्लाहु अलैहि वसल्लम किस तरह इस्लाह करते थे, एक शख्स आपकी खिदमत में हाजिर हुआ और कहता है अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मुझे जिना की इजाजत दे दीजिए। अब आप देखिए कितना घरावना काम जो है वो उसकी इजाजत मांग रहा है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने उसे डांट डपट के बाहर नहीं निकाला कि ये तुम मुझसे इजाजत लेने आए, किस चीज की तुम ऐसे हो बगैरत वगैरह वगैरह, कुछ नहीं कहा। बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ने नाराज होने की बजाय प्यार से उसे अपने पास बुलाया, करीब बिठाया, उसके कंधे पे मुशफिकाना हाथ रखा, मोहब्बत भरे लहजे में कहा, अच्छा ये बताओ जो काम तुम किसी अजनबी खातून के साथ करना चाहते हो, अगर कोई शख्स तुम्हारी माँ के साथ करना चाहे तो क्या तुम उसको गवारा करोगे। हमदर्दी के साथ उससे बात की। अब वो शख्स एकदम छिटका कि ये वाकई मैं कभी नहीं पसंद करूंगा। आपने फरमाया फिर दूसरे लोग भी अपनी माओ के साथ ऐसा नहीं पसंद करते। अच्छा ये बताओ अगर कोई तुम्हारी बहन के साथ ऐसा करना चाहे तुम पसंद करोगे। उसने कहा नहीं। आपने फरमाया लोग अपनी बहनों के लिए नहीं चाहते। अगर तुम्हारी बेटी के साथ कोई ये करना चाहे, नहीं कभी नहीं पसंद करूंगा। आप सल्लल्लाहु अलैहि वसल्लम उसको छोटी छोटी मिसालें दे के बात समझाते रहे। आखिर में उसके कंधे पे हाथ रख के ये दुआ भी की, अल्लाहुम्मा अग़फिर ज़म्बहु व तहिर क़ल्बहु व हस्सिन फ़र्जहु। या अल्लाह इसके गुनाह माफ कर दे, इसके दिल को पाक कर दे, इसकी शर्मगाह को इफ़्फ़त अता कर। और जब वो शख्स उस मजलिस से उठा तो तायब हो चुका था। लेकिन अगर हमारे पास कोई ऐसा शख्स आए तो हम उसके साथ कैसे डिस्क्रिमिनेशन करें। पहले तो नजरों की ही मार दे दें उसको, नफरत भरी, फिर उससे बात करना ही पसंद न करें। कभी ऐसे तरीकों से भी इस्लाह हुई है? तो असल बात यह है कि हमारे यहां किताब तो है, उस्ताद नहीं रहा। उस्ताद पैदा करने की जरूरत है, ऐसे तरबियत याफ्ता लोग तैयार करने की जरूरत है जो इस किताब को वाकई तड़प के साथ आगे लेकर बढ़े और अपने अमल के साथ। फिर आप देखिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अगर लोगों को नमाज के लिए कहा और 5 नमाजें उन पर फर्ज की तो खुद आप 8 पढ़ते थे, तहज्जुद भी पढ़ते थे, इशराक और चाश्त भी पढ़ते थे। अगर दूसरों को रोजा रखने का हुक्म दिया तो आपका कोई महीना और कोई हफ्ता रोजों से खाली न था, सबसे बढ़कर खुद रखने वाले थे। अगर लोगों को जकात देने का हुक्म दिया तो खुद अपना तरीका क्या था कि अपनी सारी आमदनी मामूली जरूरत पूरी करने के अलावा सब के सब फी सबीलिल्लाह दे देते थे। हजरत उम्मे सलेमा बयान फरमाती कि एक दफा आप रंजीदा घर में तशरीफ लाए میں نے وجہ دریافت کی تو فرمایا، ام سلمہ کل جو 7 دینار آئے تھے شام ہو گئی اور وہ بستر پہ پڑے رہ گئے، اس پر غمگین تھے۔ حد یہ کہ مرض وفات کی حالت میں جب تو بیماری کی تکلیف نے سخت بے چین کیا، آپ کو یاد آتا ہے کہ کچھ اشرفیاں گھر میں پڑی ہیں، فوراً حکم دیتے ہیں خیرات کر دو، کیا محمد اپنے رب سے اس طرح ملے گا کہ اس کے پیچھے اس کے گھر میں اشرفیاں پڑی ہیں؟ یعنی محض لوگوں کو صدقے خیرات کا حکم نہیں دیا۔ آج کے دینی رہنماؤں کا حال کیا ہے کہ دوسروں سے تو چندہ مانگتے ہیں اور خود اپنے لیے اس کو حلال کر لیتے ہیں، پھر دین کے کام میں برکت کہاں سے ہوگی؟ وہ سمجھتے ہیں کہ یہ صدقہ خیرات اور یہ سب کوئی دوسروں کو کرنا چاہیے، ہمیں خود کچھ اس میں حصہ ڈالنے کی ضرورت نہیں، کیونکہ ہم یہ جو خدمت کر رہے ہیں دوسروں کو بتانے کی۔ جنگ خندق کا موقع ہے، اگر صحابہ کرام نے ایک پتھر پیٹ پہ باندھا ہوا تھا تو آپ نے 2 باندھے ہوئے تھے۔ تو جب تک پیغام پہنچانے والے خود اخلاص سے معمور نہ ہوں گے، خود با عمل نہ ہوں گے، بات نہیں بنے گی، بات آگے نہیں جائے گی۔ ہمیں خود عملی نمونہ بن کے دکھانا ہے۔ اگر ہم دوسروں سے کہیں قربانیاں کرو اور خود سوتے رہیں، دوسروں سے کہیں کام کرو اور خود بیٹھے رہیں، گپ شپ کرتے رہیں، تو کون کام کرے گا؟ دوسروں سے کہیں توکل کرو اور اپنا کچھ بھروسہ نہ ہو، دوسروں سے کہیں سچ بولو اور اپنے عمل کی فکر نہ ہو، دوسروں سے کہیں منافقت نہ کرو، جھوٹ نہ بولو اور خود بات بات پہ جھوٹ بول رہے ہوں اور اس کی تاویل کر لیں، پھر تو تبدیلی نہیں آئے گی۔ ہماری بہت بڑی مشکل یہ ہے۔ یعنی ہم سب کو اس پر سنجیدگی کے ساتھ سوچنے کی ضرورت ہے، اور سب سے زیادہ، باہر سے زیادہ، ہم اس 4 دیواری کے اندر میں اور آپ اپنا اپنا جائزہ لیں، تاکہ کوئی تو مثال قائم ہو، اور اگر ایک مثال بھی قائم کرنے میں کامیاب ہو گئے آپ، تو انشاءاللہ پھر چل پڑے گا، یہ چین ریاکشن ہو جائے گا، پھر اور مثالیں بھی جنم لینے لگیں گی۔ لیکن اگر یہ قرآن پڑھنے پڑھانے والے مثالیں نہ قائم کر سکے ان چیزوں کی، تو باہر سے کوئی نہیں کر سکے گا آگے۔ ان تتولوا یستبدل قوما غیرکم، اگر تم نے سنجیدگی سے نہ لیا اس کام کو تو اللہ کسی اور سے کرائے گا، اور لوگ آ جائیں گے یہ سب کرنے کے لیے۔ واخر دعوانا ان الحمدللہ رب العالمین، سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔